तेरे नादी माला गलबा के तेरा नाम पुकारा सारी उम्र तेरा नाम पुकारा सारी उम्र तेरा नाम पुकारा सारी उम्र तेरा नाम पुकारा सारी उम्र तेरे नाला देवा जिंद अपनी तेरे नातों मैं वारा सारी उम्र तेरे नातों मैं वारा सारी उम्र तेरे नातों मैं वारा सारी मैनू तेरे जेरे दस्ताखण मैनू लोकी तेरा मस्ताखण मैनू तेरे जेरे दस्ताखण मैनू लोकी तेरे गीत अलापण बस आका मेरे दिल दिया तारा सारी उम्र मेरे दिल दिया तारा सारी उम्र तेरे नाला देवा जिंद अपनी तेरे ना तो मैं वारा सारी उम्र तेरे ना तो मैं वारा सारी उम्र तेरे शेर दिहा किच रुल जावा जी कर दे तेरे शेर दिहा किच रुल जावा जी कर दे भुल जावा तेरा जिक्र करा तेनू याद करा तेरे नारे मारा सारी उम्र तेरे नारे मारा सारी उम्र तेरे नाला देवा जिंद अपनी तेरे ना तो मैं वारा सारी उम्र तेरे ना तो मैं वारा सारी रज़ी अल्लाह सारा जग आखे मैं राजी हो गया रब आखे रज़ी अल्लाह सारा जग आखे मेरा मेरे यार नू राजी रखे आए मेरे यार दे यारा सारी उम्र मेरे यार दे यारा सारी उम्र तेरे नाला देवा जिंद अपनी तेरे नातो मैं वारा सारी उम्र तेरे नात मैं वारा सारी उम्र मैं आ لج پالا سن میری زاری میں آنکھیں اسی بس ایک واری لج پالا سن مینو سرکارا ساری عمر مینو سرکارا ساری عمر تیرے نا دی مالا گلبا کے تیرا نام پکارا ساری عمر تیرا نام پکارا ساری عمر تیرا نام پکارا ساری عمر تیرا نام پکارا تیرے نالا دیواں جند اپنی تیرے نا تو میں وارا ساری